शेखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप संगे फोन नंबर 0556563290 रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको अपराह्न 4 बजीको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा, प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा शान्ति स्थायित्व र लोकतन्त्रका लागि एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गरिसक्ने विश्वास व्यक्त गर्नुभएको छ। झापाको शनिश्चर मा नवनिर्मित सिक्के चिन्तन प्रतिष्ठान भवनको आज उद्घाटन गर्दै उहाँले सिक्के परसाई जस्ता प्रजातान्त्रिक समाजवादी नेताका चिन्तन विचार र सिद्धान्तलाई पालना गरेर अघि बढ्न सबैलाई आह्वान गर्नुभयो। देशमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई जीवन्त राख्न महामानव बिपी कोइरालापछि सिक्के परसाईले देखाएर जानुभएको सिद्धान्त निष्ठा र आदर्शमय बाटोलाई अवलम्बन गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमा आचार्यले राजस्व बचाएर नवीकरण नगर्दासम्म कुनै पनि हालतमा क्यासिनो सञ्चालन गर्न नदिने बताउनु भएको छ। प्रेस चौतरी चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आचार्यले सबै क्यासिनोलाई पत्र पठाएको भन्दै अटेर गरे प्रहरी पठाएर ताला लगाउने बताउनुभयो। राजस्व तिर्न र मजदुरहरूको समस्या समाधानका लागि सरकारले म्याद थपेको उहाँले बताउनुभयो। सरकारले हालसालै ल्याएको क्यासिनो नियमावली 2070 पालना नगरेको हुँदा सबै क्यासिनो अवैध भएको उहाँको भनाइ छ। मुलुकभित्र रहेर व्यवसाय गरेपछि सरकारलाई आमदानीको कर बुझाउनु पर्ने बताउँदै उहाँले कर बुझाउन अटेर गर्ने व्यवसायलाई उन्मुक्त नदिने स्पष्ट पार्नुभयो। वन मन्त्री महेश आचार्यले राज्यभन्दा बाहिर रहेका सङ्घ संस्था र निकायहरू पारदर्शी हुनुपर्ने बताउनु भएको छ। प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आचार्यले राष्ट्र विकासका लागि पारदर्शीको मुद्दा महत्वपूर्ण रहेको भन्दै सबै निकाय पारदर्शी र जवाबदेही बन्नुपर्ने बताउनुभयो। उहाँले मानवाधिकार कर्मीले विभिन्न समयमा खेलेको भूमिका महत्वपूर्ण रहे पनि विभिन्न निकायले दिने रकम पारदर्शी हुनुपर्ने बताउनुभयो। मन्त्री आचार्य संविधान निर्माण भए मात्र शान्ति प्रक्रियाले पूर्णता पाउने बताउनुभयो। संविधान लेखियो र पीडितले न्याय पाए मात्र शान्ति प्रक्रियाले पूर्णता पाउँछ। उहाँले भन्नुभयो, यसका लागि सरकार गम्भीर छ। जनताले गम्भीर सुरक्षाको अनुभूति गर्नका लागि पनि सरकारले संसदमा पेश गरेको विधेयकले सत्य तथ्य छानबिन गर्ने र मेलमिलापको वातावरणलाई पनि अघि बढाउने बताउनुभयो। जापानले ताइवानको सम्बन्धी तटबाट केही टाढा रहेको आफ्नो द्वीपमा एक विशेष सैन्य राडर स्टेसन निर्माण कार्य थालेको छ। जापानको यो कदमले जापानदेखि पहिलेदेखि नै असन्तुष्ट रहेको छिमेकी राष्ट्र चीन अझै रुष्ट हुन सक्ने अनुमान गरिएको छ। जापानले यो नागुनी द्वीपमा सो राडार प्रणाली स्थापना गर्न लागेको हो। जापानी सो द्वीप चीनले आफ्नो भएको दावी गरेको छ। चीनले सो द्वीपलाई तिया योयुन नाम दिएको छ। र मलेसियामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले 3 काँस्य पदक प्राप्त गरेको छ, जितेको छ। हिजो र आज कुआलालम्पुरको बकिद जलिलमा भएको खेलमा नेपालका लागि कमल बराली, कमल भुजेल र यज्ञबहादुर लिम्बुले काँस्य पदक जितेका हुन्। नेपाल कराते महासङ्घको अनुमतिमा नेपाली प्रवासी सितोरियो कराते सङ्घका 8 खेलाडी प्रतियोगितामा सहभागी थिए। प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला खेलमा रेफ्रीको भूमिकामा थिए। खेलमा नेपालसहित सिङ्गापुर, मलेसिया, हङकङ, इरान, इन्डोनेसिया, तुर्कमेनिस्तान, भारत र बङ्गलादेश लगायतका देशका खेलाडी सहभागी थिए।